देखिन्छौ तेजा आउँदा त झन राम्री देखिन्छौ अङ्गालो बेरेर मेरो मायालाई अङ्गालो बेरेर जति हेरो झन राम्री देखिन्छौ अङ्गालो बेरेर मेरो मायालाई अङ्गालो बेरेर जति हेरो झन राम्री देखिन्छौ लाग्छ आँखा नजिमकै हेरेर नजिमकै हेरेर सानी चल्छ कोहीले आँखा लाएनी मन्जल छ अङ्गालो बेरेर मेरी मायालाई अङ्गालो बेरेर जति हेरो झन राम्री देखिन्छौ लाग्छ आँखा नजिमकै हेरेर सरसानी चल्छ कोहीले आँखा लाएनी मन्जल छ अङ्गालो बेरेर मायालाई अङ्गालो बेरेर जति हेरो झन राम्री देखिन्छौ लाग्छ आँखा नजिमकै हेरेर हो बरिलै नजिमकै हेरेर सँगै सँगसँगै मरोला त्यसपछि त घर जामा गरोला अङ्गालो बेरेर मेरो मायालाई अङ्गालो बेरेर जति हेरो झन राम्री देखिन्छौ लाग्छ आँखा नजिमकै हेरेर सँगसँगै मरोला त्यसपछि त घर जामा गरोला अङ्गालो मेरो मायालाई अङ्गालो बेरेर जति हेरो झन राम्री देखिन्छौ लाग्छ आँखा नजिमकै हेरेर हो बरिलै नजिमकै हेरेर